सात बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको साझा नेपाल। सामुदायिक सूचना नेटवर्क सिआइएनको साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्यसँगै म उषा केसीको नमस्कार। कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म हिमाल पहाड तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा उकालत गर्ने रेडियो कार्यक्रम हो। हामी नेपालीहरू बीचको एकता, सद्भाव, सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण, सामाजिक रूपान्तरण, विकास र समृद्धि जस्ता हाम्रा साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरू हुन सकोस् भन्ने उद्देश्य लिएको छ। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत 220 भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ। साझा नेपाल www.cin.org.np मा पनि विश्वभरि सुन्न सकिन्छ। साझा नेपालको आजको 235 भागमा हामी 227 भागदेखि गत साता प्रसारण भएको 234 भागसम्मका कार्यक्रमको विषयगत निचोड प्रस्तुत गर्छौँ। यी भागहरूमा भएका छलफलको केही मुख्य अंश सुन्दै त्यसको विश्लेषण गर्दछौँ। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। साझा नेपालको भाग 227 हामीले एक वर्षभित्र संविधान निर्माण गर्नका लागि राज्य पुनर्संरचनाको विवादलाई कसरी समाधान गर्नुपर्दछ भन्ने बारेमा छलफल गरेका थियौँ। छलफलमा नेकपा एमालेका सभासद प्रकाश ज्वाला र परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकाल सहभागी हुनुहुन्थ्यो। राजनैतिक संवाद तथा सहमति समिति चाहिँ जुन निर्माण भएको छ त्यो समितिले संविधान सभाभित्र पनि बहस गर्छ र संविधान सभा बाहिर रहेका नेकपा माओवादी लगायतका राजनीतिक दलहरूसँग पनि छलफल गरेर एउटा चाहिँ संवाद गरेर सहमति चाहिँ निर्माण गर्ने काम गर्छ। त्यस कारणले गर्दाखेरिमा औपचारिक अनौपचारिक दुवै ढङ्गबाट छलफल गरिसके पछाडि चाहिँ अब हामीले विगतको जुन छलफललाई पनि आधार बनाएर हामी सहमति पुग्न सकिन्छ भन्ने मलाई लाग्छ। किनकि हामी कहाँ करिब 70-80% हामी सहमतिको नजिक आइरहेको अवस्था छ र केही लिटिल मात्रै हामी कहाँ चाहिँ डिफरेन्स छ। यसको लागि चाहिँ केही थप संवादको आवश्यकता हो। त्यो संवाद गरिसके पछाडि चाहिँ हामी निष्कर्षमा पुग्न सकिन्छ। संघीयताको मामलामा हामी जनताको बिचमा गयौँ यसपटक। हिजोको संविधान सभामा चाहिँ संघीयताको मुद्दा अरू अरू मुद्दाहरू कुन कुन पार्टीले के उठाए जनताले बुझे र हामी तिनै मुद्दाहरू लिएर चाहिँ हामी जनताको बिचमा गयौँ, एक खालको जनमत सङ्ग्रहमा गयौँ। यो नयाँ खालको जनमत जुन आएको छ त्यसले चाहिँ एउटा कुरा के क्लियर गरेको छ, के प्रष्ट गरेको छ भने संघीयताको मामलामा एकल जातीय राज्यसहितको एकल जातीय पहिचानसहितको मात्रै संघीयतामा जाने कुरा चाहिँ ठिक होइन भनेर जनताले चाहिँ जनआदेश दिएका छन्। जनताले चाहिँ बहुपहिचानसहितको संघीयताको पक्षमा जनआदेश दिएका छन्। त्यो रियलाइजेसन अब दलहरूमा हुनुपर्छ। शक्ति सन्तुलनको रिफ्लेक्सन जुन संविधान सभामा देखिएको छ त्यो एजेन्डा माथिको जनमत हो भन्ने कुरा त सबैले बुझेका छन्। पहिलो संविधान सभामा 80% संविधान निर्माणको काम सकिएको भनिए तापनि मुख्य राज्य पुनर्संरचनाको विवाद मिल्न सकेको थिएन। अहिले पनि संविधान सभाको नयाँ संरचना हेर्दा राज्य पुनर्संरचनाको विवाद सजिलै समाधान हुने देखिँदैन। त्यसैले अब दलहरूले आफ्नो अडान छोडेर सर्वसम्मतिबाट राज्य पुनर्संरचना गर्ने बाटो रोज्नु पर्दछ। साझा नेपालको भाग 228 हामीले स्थानीय सुशासन कायम राख्ने र समुदायलाई कसरी जागरूक बनाउने भन्ने बारेमा छलफल गरेका थियौँ। छलफलमा प्र्याक्टिकल एक्सन दक्षिण एसियाका क्षेत्रीय निर्देशक अच्युत लुइटेल र जिल्ला विकास समिति महासङ्घका कार्यकारी निर्देशक हेमराज लामिछाने सहभागी हुनुहुन्थ्यो। स्थानीय निकायहरू जनताप्रति जवाबदेही उत्तरदायी हुन सकेका छैनन् र स्थानीय निकायहरू मार्फत जसलाई हामीले स्थानीय सरकार पनि भन्ने गरेका छौँ ती निकायहरू मार्फत प्रवाह गरिने सेवाहरू पनि पारदर्शी हुन नसकेको र जनताहरू खास गरी भन्दाखेरि स्थानीय निकायसम्म पुग्न नसकेको अवस्था विद्यमान रहेको छ। यो जम्मै कुराहरू चाहिँ स्थानीय निकायको निर्वाचन नभएका कारणबाट उत्पन्न भएका समस्याहरूका रूपमा हामीले लिएका छौँ। अचुजी, यसको बारेमा चाहिँ अहिले पछिल्लो समयमा एकदम छलफल हुन थालेको छ, यसको आवश्यकता किन पर्यो, नेपालको अवस्था के हो? सबैभन्दा तल्लो समुदायसम्म सामुदायिक स्तरसम्म एउटा परियोजनाहरूको बारेमा उहाँहरूलाई विस्तृत जानकारी हुने, त्यसको ट्रान्सप्यारेन्सी अकाउन्टेबिलिटी, त्यो सबै कुराहरूलाई चाहिँ अलिकति स्ट्रेन्थेन गर्नुपर्छ भन्ने नै हो। अब नेपालमा पनि त्यसको प्रयासहरू भएका थिए, खास गरी नेपालमा अब गएको 12 वर्षभन्दा बढी भइसक्यो स्थानीय चुनावहरू भएको छैन, त्यसले गर्दा पिपुल प्रति अकाउन्टेबल अथवा पिपुल प्रति जवाफदेही स्थानीय सरकार छैन। तर त्यो नहुँदा पनि अब विभिन्न किसिमको एउटा प्रक्रियाहरू अप्नाएर कुनै न कुनै हदसम्म अब हामी सामुदायिक स्तरसम्म जान सकेका छौँ, तर त्यतिले अलिकति पुग्दैन कि भन्ने चाहिँ अब हामीलाई लागेको हो। अनि नेपालको कन्टेक्स्टमा खास गरी अब हामीले अलिकति विपन्न सहरी विपन्न वर्गको लागि काम गरिराखेका छौँ र हामी चाहिँ के चाहन्छौँ भनेदेखि अब उनीहरू कामको खोजीमा सहर आए, सहरमा उनीहरूको जुन किसिमको अहिले बसाइ छ त्यो चाहिँ साह्रै निकृष्ट किसिमको छ, उनीहरूले बिजुलीको सुविधाहरू पाउँदैनन्, उचित खानेपानीहरू छैन, सरसफाइहरू छैन, त्यसले गर्दाखेरि उनीहरूलाई कसरी नगरपालिकासँग अलिकति नजिक ल्याइदिने, नगरपालिकाको योजना तर्जुमाहरूमा अथवा रिजोर्स एलोकेसन्सहरू सबैमा पनि उनीहरू एउटा इम्पोर्टेन्ट पार्ट हुन सक्ने, उनीहरू र नगरपालिकाको बीचमा एउटा अलिकति बढी हार्दिक खालको चाहिँ एउटा रिलेसनसिप बनाउँदै जाने, अलिकति समन्वयलाई प्रभावकारी बनाउँदै जाने भनेर त्यो खालको प्रयास चाहिँ हामीले सुरु गरेका हौँ। त्यो सुरु गरेको चाहिँ हामीले 7-8 वर्ष अगाडि पनि एउटा प्रोजेक्ट सुरु गरेको थियौँ, अहिले फेरि अर्को चरणमा सुशासन परियोजना भनेरै प्रोजेक्ट छ। तर जहाँसम्म दक्षिण एसियाको कुराहरू छ, अब विभिन्न देशको अवस्था विभिन्न छ। अब भारतमा भन्ने हो भनेदेखि अब गाउँहरूमा ग्राम पञ्चायत भन्ने एउटा स्ट्रक्चर छ, तर त्यो ग्राम पञ्चायतमा पनि अब विपन्न वर्ग निमुखाहरूको चाहिँ खास गरी पहुँचहरू पुगेको देखिन्न। त्यो नपुगेको कारणले गर्दाखेरि हामीले चाहिँ केही डेमोन्स्ट्रेसन प्रोजेक्टहरू बनाउने अनि त्यसमा चाहिँ जति सकेको उनीहरूलाई अलिकति सबल बनाउने, उनीहरूलाई ओन गराउने, उनीहरूलाई त्यो स्वामित्व बोध गराउने। स्थानीय निकायमा चरम अनियमितता र भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई स्थानीय निकायमा भएको राजनीतिक संयन्त्र खारेज गर्न निर्देशन दिएपछि बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा संयन्त्र खारेज गरेको घोषणा गरियो। तर घोषणा भएको 1.5 वर्ष बितिसक्दा पनि अनौपचारिक रूपमा तीनै राजनीतिक दलका नेताहरूको अघोषित संयन्त्रको हालीमुहाली स्थानीय निकायमा छ। सरकारी अनुदान, आन्तरिक आमदानी, सामाजिक सुरक्षा, सशर्त अनुदान र दात्री निकायको सहयोग गरी 50 अर्ब भन्दा बढी रकम हरेक वर्ष स्थानीय निकायमा जाने गरेको छ। तर 16 वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा त्यसको राम्रो सदुपयोग हुन सकेको छैन। राज्य पुनर्संरचना र नयाँ शासन पद्धति स्थापित नभई स्थानीय निकायको निर्वाचन गर्नु हुँदैन भन्नेहरू पनि छन्। स्थानीय सुशासन कायम राख्ने बारेको छलफलपछि साझा नेपालको भाग 229 हामीले राज्य पुनर्संरचनासँगै राष्ट्रिय एकतालाई मजबुत बनाउन र राष्ट्रिय पहिचान बढाउनको लागि साहित्यको भूमिकाको बारेमा छलफल गरेका थियौँ। छलफलमा साहित्यकार डाक्टर रामप्रसाद गेवाली, साहित्यिक पत्रकार रामप्रसाद पन्त सहभागी हुनुहुन्थ्यो भने विभिन्न साहित्यकारहरूको विचार पनि प्रस्तुत गरेका थियौँ। भाषा चाहिँ लथालिङ्ग भइरहेछ अहिले, त्यो साना कक्षामा पढ्ने तिनीहरूको भाषा जस्तो भयो उनीहरूले ठुलो हुँदासम्म त्यस्तै भाषा बोल्दै जान्छन्, बिगार्दै जान्छन्। त्यस कारण चाहिँ तिनीहरूलाई राम्रो भाषा बोल्न सिकाउने, नैतिक शिक्षा पढ्न लगाउने, राम्रो योग्य बनाउने, जगैदेखि जगै निर्माण राम्रो भयो भने हामी चाहिँ माथिसम्म राम्रो हुँदै जान्छौँ र राष्ट्र राम्रो हुन्छ, देश राम्रो हुन्छ, उनीहरूले बनाएको देश राम्रो हुन्छ, यो हुन्छ, हामी यसरी अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ। हाम्रो के छ भन्दाखेरि हामी एउटा बोल्छौँ अर्को काम गर्छौँ, अहिलेका नेताहरूको प्रवृत्ति त्यही छ, बोल्छन् एउटा गर्छन् एउटा, त्यो हामीले चाहिँ जे बोल्छौँ त्यो गर्ने प्रवृत्ति हाम्रो समाजमा निर्माण हुनुपर्छ। यो अल्छी जनता पनि अल्छी भए, नेताहरू पनि भद्रगोल भए, उनीहरूले पनि जे मनलाई त्यही गर्ने, जनताले पनि नेताहरूले जे गरेका छन् त्यही त्यो सिक्ने। त्यस कारणले चाहिँ यो जनता पनि आफ्नो ठाउँमा छैनन्, नेताहरू पनि आफूले नेतृत्व दिन सकिरहेका छैनन्, उनीहरू पनि आफ्नो अनुशासनमा छैनन्। यस कारणले यिनीहरूलाई सचेत गराउनलाई लागि सद्मार्गमा लगाउनको लागि अब सचेत वर्ग हामी जस्तो अब चेतनशील बौद्धिक वर्गहरूले सचेत गराइराख्नुपर्छ र बन्ने अब बन्ने निर्माण संविधान निर्माणको लागि पनि हामीले हर तरहबाट चाहिँ प्रयास गर्नुपर्छ र यो चाहिँ एउटा देशको भविष्य निर्माण गर्ने एउटा चाहिँ संविधान आउँदैछ यसलाई हामीले चाहिँ व्यवस्था गर्नु हुँदैन हामीले सबलता साथ सक्षमता साथ आफ्नो चाहिँ त्याग समर्पण जे जे गर्नुपर्छ गरेर संविधान निर्माण गर्नको लागि जारी गराउनको लागि हामीले पनि प्रयास गर्नुपर्छ यही भन्छु म। डाक्टर रामप्रसाद गेवालीजी, अघि तपाईँले भनेको जस्तो परिवर्तनको बेलामा तपाईँहरूको योगदान हुन्छ तर अहिलेको अवस्थामा चाहिँ राजनीतिक दलहरूले चाहिँ साहित्यकारहरूलाई चाहिँ कत्तिको सम्झन्छन्? म चाहिँ अब अरूको जस्तो राजनेताले हामीलाई हेरेनन् भनेर चाहिँ त्यस्तो अरूको जस्तो पीडा व्यक्त किन गर्दिनँ भन्नुहुन्छ भने यो देशमा हामीले भन्दा धेरै दुःख पाएका मानिसहरू धेरै छन् होइन। हामीलाई महत्त्व दिएन के भन्ने, भोका मान्छेले खाना पाएका छैनन्, खाना दिएका छैनन्, नाङ्गालाई लुगा पाएका छैनन्, सरकारले लुगा दिएको छैन, घरबार नभएकालाई घर छैन, सरकारले दिएको छैन। हामी त कम्तीमा चर्चित छौँ, अलिकति ठाउँमा बसेका छौँ, खाना पाएका छौँ, त्यसैले साहित्यकारलाई सरकारले हेरेन भनेर म अरूको जस्तो रुन्चे रुवाई रुन म चाहिँ चाहन्न। जब देश भन्छ स्वतः साहित्यकार पनि भन्छ। एउटा कुरा महत्त्वपूर्ण छ, मैले बारम्बार भन्छु, मेरो दिमागमा एउटा प्रश्न के उठ्छ भन्दा सपनामा देश देख्ने कति छन्। जस्तो तपाईँले सपना हेर्दा श्रीमती हेर्नुहुन्छ होला, परिवार हेर्नुहुन्छ होला, पैसा कमाएको हेर्नुहुन्छ होला, प्रेमिकालाई हेर्नुहुन्छ होला, अमेरिका उडेको हेर्नुहुन्छ होला, होइन मलाई थाहा छैन कि हेर्नुहुन्छ। तर सपनामा देश देख्ने, देश बनाइरहेको देख्ने, बाटो खनिदिएको देख्ने, बिजुली बनाइरहेको देख्ने कतिजना छन् नेपालमा? तपाईँ देख्नुहुन्छ? त्यही देख्छु र मैले भनिराखेँ, म सपनामा त्यो देख्ने भएको हुनाले भनिराख्या। त्यसैले नेपालमा राजनीति किन बिग्रियो भन्दा राजनीति चाहिँ सेवा हुनुपर्ने पेसा भइदियो होइन। नेताहरूले त्याग चरित्र जोगाउन सकेनन् होइन। अब सपनामा देशै देख्दैनन्। सपनामा उनी के देख्छन् भन्दा प्राडमा चढेको, प्रधानमन्त्री भएको, सांसद बनेको, अरूलाई लुटेको देख्छन्। उनीहरू देश बनाउनलाई मरि मेटेको, देश बनाउन सकेन भनेर चिटचिट पसिना आएको सपना उनीहरू देख्दैनन्। त जबसम्म हाम्रो राजनीति गर्ने व्यक्तिहरूले सपनामा देश देख्न सक्दैनन् तबसम्म हाम्रो देश यसै गरी ल्याङ्रिङ ल्याङ्रिङ गर्दै चल्नेवाला छ। त हामी त्यसको निम्ति दबाब दिन चाहन्छौँ। तपाईँले सपना देख्नुभएका कुरा साहित्यमा उतार्नु भएको होला होइन, हाम्रो श्रोताहरूलाई सुनाइदिनु न केही तपाईँको रचनाहरू छन्? केही कविताहरू त्यस्ता खालका देशभक्ति, जस्तै कसरी मर्छ यो राष्ट्र म जिउँदैछु अझै यहाँ, मेरो केही पङ्क्तिहरू भन्नुभयो भने त्यस्तै एउटा गीत सुनाउन चाहन्छु म चाहिँ अहिले भर्खर नयाँ लेखेको। मध्य देशको अखिलेश हुँ, अभिलेख हुँ, अमलेख हुँ, म हिमाल हुँ, म पहाड हुँ, म मधेश हुँ, मध्य देश हुँ, मध्य देश हुँ, मध्य देश हुँ। भोक लाग्यो भनी आमा काटी खानु हुन्न हेर, भोक लाग्यो भनी आमा काटी खानु हुन्न हेर, मान्छे भन्दा देश भन्दा जात माथि हुन्न हेर, न म जात हुँ, न म धर्म हुँ, न म लिङ्ग हुँ, म विशेष हुँ, म हिमाल हुँ, म पहाड हुँ, म मधेस हुँ, म त देश हुँ, म त देश हुँ। जहाँ हुन्छन् देशभक्त देश हार्दैन है त्यहाँ, मर्न सक्दैन यो राष्ट्र म जिउँदैछु अझै यहाँ। साहित्यले मानिसलाई चेतना दिन र जागरूक बनाउन सहयोग गर्दछ। नेपालका हरेक परिवर्तनमा साहित्यिक अभियानले पनि सहयोग पुर्याउने गर्दछ। कुनै पनि राष्ट्रको पहिचान स्थापित गर्नका लागि साहित्यकै भूमिका रहेको हुन्छ अनि नेपाली नेपाली बीच एकता कायम गर्नको लागि पनि साहित्यको भूमिका ठूलो हुन्छ। नेपाल अहिले नयाँ संविधान मार्फत राज्य पुनर्संरचना गर्ने दिशामा अघि बढिरहेको छ। राज्य पुनर्संरचना गर्दा हामी नेपालीहरू बीचको एकता खलबलिन्छ कि भन्नेहरू पनि छन्। त्यसैले राज्य पुनर्संरचना पछि नेपालीहरू बीच एकता कायम गर्नको लागि साहित्यले ठूलो भूमिका निर्वाह गर्न सक्छ। राष्ट्रिय एकता र मेलमिलापमा साहित्यको भूमिकाको चर्चापछि साझा नेपालको भाग 230 हामीले मानव अधिकार प्रवर्धनका लागि जातीय छुवाछुत कसरी उन्मूलन गर्ने भन्ने बारेमा छलफल गरेका थियौँ। छलफलका लागि जागरण मीडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित गैर सरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनार र विश्व हिन्दू युवा वाहिनीका अध्यक्ष डाक्टर मिलन कुमार थापा हाम्रो स्टुडियोमा हुनुहुन्थ्यो। कानुनको कुरा मात्रै भएन, हाम्रो सामाजिक कानुन छ जो अर्को समाजले मान्दै आएको छ, त्यो कानुनको हिसाबले, त्यो परम्पराको हिसाबले, त्यो व्यवहारको कारणले जातीय छुवाछुत र भेदभावका घटनाहरू घटिराखेका छन्। तर पहिलाको भन्दा अहिले केही फरक छ, मात्रामा पनि केही कमी छ, केही रूपमा परिवर्तन छ। रूपमा परिवर्तन यस्तो खालको छ कि अहिले जातीय छुवाछुत र भेदभाव अब अलिक फरक तरिकाले गर्दै आइराखेको हामीले पाइराखेका छौँ। दलित तथा गैर दलित मिलेर अगाडि बढ्ने परम्परा मैले अहिले लेटेस्ट अलिकति विकास भएको कुराहरूलाई भन्दै आइराखेको छु। खास गरेर त्यो खालको क्रम चाहिँ अलि अगाडि आएको छ पहिलाको तुलनामा। पहिला जसरी दलितहरूले आफ्नो तर्फबाट मात्रै प्रयत्न भएको थियो, अहिले चाहिँ संस्थागत तथा व्यक्तिगत हिसाबले सामूहिक रूपले गर्नुपर्छ भन्ने खालको कुरा छ। तर छुवाछुत चाहिँ अहिले जसरी मन्त्रीमा नियुक्ति गर्ने कुरामा त्यहाँ छुवाछुत भएको देखिन्छ, तपाईँको न्यायाधीशहरू नियुक्ति गर्ने कुराहरूमा छुवाछुत भएको देखिन्छ। यो भनेको अलिकति फरक खालको, यो पनि एउटा छुवाछुतको अर्को रूप हो भन्ने मलाई लाग्छ। डाक्टर मिलन कुमार थापाजी, यहाँ एउटा धार्मिक क्षेत्रमा लामो समयसम्म परिवर्तनको लागि क्रियाशील हुनुहुन्छ र यो छुवाछुतको अन्त्य गर्नुपर्छ भनेर पनि आफ्नो क्षेत्रबाट अभियान गरिरहनु भएको छ, के कुरा गर्न आवश्यक छ नेपालमा साँच्चै जातीय छुवाछुतलाई अन्त्य गर्नको लागि? सर्वप्रथम त यो छुवाछुतको अन्त्यको लागि यसलाई एउटा कानुनी मर्यादा र ल्याउने कुरा छ, जुन कानुन एउटा बनिसकेको अवस्था छ, पहिलाको तुलनामा अहिले धेरै कम भएको छ। तर पनि के छ भने समाजमा एउटा छुट्टै किसिमको कानुन छ भन्ने कुरा जुन छ, उहाँले अघि नै जुन कुराहरू गर्नुभयो त्यो अहिले पनि छ। यता कता यो छुवाछुतको कुरालाई लिएर कहाँ मन्दिर प्रवेश गर्न नदिएका कुराहरू हामी कहिले काहीँ पत्र पत्रिकामा पढ्ने गर्छौँ। र एउटा कुरा के हो भनेदेखि मलाई चाहिँ के लाग्छ भने यदि साँच्ची नै छुवाछुतको अन्त्य गर्ने हो भने यो हिजो मैले त्यति धेरै कुरा त मैले बुझ्दिनँ, म यसको विज्ञ पनि होइन, तर मलाई के लाग्छ भने यदि छुवाछुतको अन्त्य गर्ने भने धार्मिक यो सद्भावबाट नै र व्यवहारिक ज्ञान दिएरै नै र जनताहरूलाई चेतनशील बनाएरै मात्रै चाहिँ नि छुवाछुतको अन्त्य गर्न सकिन्छ। अब जस्तो अहिले पनि मन्दिरमा मतलब भनौँ न छुवाछुतको कुरालाई लिएर मन्दिर प्रवेश गर्न नदिने भन्ने कुरा छ नि, त्यो बहुत एउटा गैर जिम्मेवारीपूर्ण काम हो, जसले गरे पनि हिजोको दिनमा नबुझेर गर्नु बेग्लै कुरा हो। र अर्को कुरा के हो भने जस्तो यो मतलब जुन छुवाछुतको अन्त्य गर्नलाई हामी सबै धार्मिक सङ्घ संस्थाहरू के र यो जति पनि छुवाछुत अन्त्य गर्नुपर्छ भनेर जुन सङ्घ संस्था छ एनजिओ एकजुट भएर मतलब बुलन्द रूपमा हामीले एउटै आवाज निकाल्न सक्यौँ भने र समाजमा गएर यो छुवाछुत भन्ने कुराहरू छैन है, यो छुवाछुत भनेको गलत हो, यसले हाम्रो देश विकास हुन दिन सक्दैन, त्यसले एउटा समाजमा चाहिने विकृति विसङ्गति फैलाउन सक्छ भनेर हामी जबसम्म एउटा चेतनशील चाहिने हामी नागरिक बनाउन सक्दैनौँ तबसम्म मलाई लाग्छ यो छुवाछुतको अन्त्य हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। मानवाधिकारको विश्वव्यापी मान्यता, नेपालको अन्तरिम संविधान 2063 व्यवस्था, मानवीय मर्यादा र मानव सभ्यता विपरीत नेपाली समुदायमा रहेको जातीय छुवाछुत तथा अन्य भेदभावहरू अन्त्य हुनुपर्छ र त्यसका लागि पहल गर्नु हाम्रो दायित्व हो। नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि छुवाछुतलाई हटाउन भएका कानुनको कार्यान्वयन हुन सकेको छैन। छुवाछुत र भेदभाव मुक्त नेपाली समाज निर्माणपछि मात्रै मानवाधिकारको संरक्षण हुन सक्छ। नेपालमा हिन्दू धर्मका अगुवा र दलित अगुवाहरूले मिलेर समाजमा जरा गाडेर बसेको छुवाछुतको जरो उखेल्न सक्नुपर्दछ। छुवाछुत मुक्त राष्ट्र बनाउने छलफलपछि साझा नेपालको भाग 231 हामीले सहकारी मार्फत महिलाको आर्थिक विकास र नेतृत्व विकास कतिको हुन सकेको छ भन्ने बारेमा छलफल गरेका थियौँ। त्यसपछि साझा नेपालको भाग 232 हामीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको ऐनको विधेयकको बारेमा छलफल गर्यौं। छलफलमा मानवाधिकार कर्मी चरण प्रसाई, संक्रमणकालीन न्यायका ज्ञाता गोविन्द बन्दी र सरकारले गठन गरेको विज्ञहरू सम्मिलित मस्यौदा समितिका एक सदस्य दिनेश त्रिपाठी सहभागी हुनुहुन्थ्यो। यसमा मुख्यतया के छ भन्नुहुन्छ भने सर्वप्रथम त यो चाँडोभन्दा चाँडो एउटा राजनीतिक सहमति गराएर यो अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसला र पीडितहरूको र सरकारवालाहरूको पनि सुझावहरू समेटेर जुन ड्राफ्ट बनाएको छ त्यसमा चाहिँ एउटा व्यापक राजनीति दलहरू जो कि व्यवस्थापिका संसदमा छन् उनीहरूसँग चाहिँ एउटा अपनत्व लिनुपर्ने त्यो जरुरी छँदैछ। अघि मैले भने जस्तै अब यो गठन प्रक्रियाहरूमा पनि यो यो यो गठन भइसकेपछि त्यहाँ गठन भएका हुँदाखेरिका जुन व्यक्तिहरूको अनुहारहरू त्यहाँ देखिन्छन् त्यो अनुहारहरू देखिँदाखेरि यो चाहिँ त विश्वसनीय छ, यो भरपर्दो छ, यसले वास्तवमा न्याय निरूपण गर्छ, यो पीडितमुखी छ र भोलि फेरि विगतमा जस्तो एकदमै कालीलाग्दा दिनहरू नआउन दिनको निम्ति चाहिँ यसले सुनिश्चितता गर्छ र ग्यारेन्टी गर्छ भन्ने चाहिँ आम नागरिक र विशेष गरेर पीडित पक्षहरूको चाहिँ यसले चाहिँ विश्वास कि समेट्नै पर्छ अरे त्यस्तो किसिमको आयोग बनाउनु पनि एकदमै जरुरी हुन्छ। यो चाहिँ यो राजनीतिक भाङभण्डको आधारमा कुनै राजनीतिक दलका नेता अथवा कसैको त्यो निस्वार्थको आधारमा चाहिँ यो अगाडि बढ्यो भने फेरि यसले काम गर्दैन। तर वास्तविक सबैको विश्वास समेट्न सक्ने र राष्ट्रले नै विश्वास गर्ने किसिमको त्यो बढी भयो भने त्यसले चाहिँ काम गर्न सक्ला, अन्यथा फेरि हामीहरूले चाहिँ राजनीतिको आडमा यो लेनदेनको विषय र एउटा तपाईँको एउटा ब्यालेन्स गर्ने जुन विषय मात्रै यसलाई बनाउन खोज्यो भने वास्तवमा यसले चाहिँ गर्नुपर्ने जुन काम हो यसले पुरा गर्न सक्दैन र यसको असफलता भनेको नै फेरि राष्ट्र पनि फेरि असफलतातिर जानु हो। यो शान्तिको निराकरणको निम्ति अथवा दिगो शान्ति स्थापना गर्नको निम्ति फेरि मुलुकले धेरै कठिनका दिनहरू चाहिँ भोग्नु पर्ने अवस्था चाहिँ आउन सक्छ। दिपकजी गोविन्द बन्दीजी, यो अहिलेको अवस्थामा चाहिँ यो द्वन्द पीडितहरू जो अब न्यायको खोजीमा हिँडिरहेका छन् उनीहरूले चाहिँ के कुरामा ध्यान दिनुपर्छ यो अवस्थामा? उनीहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा चाहिँ मेरो विचारमा के हो भने यदि उहाँहरूको हितलाई संरक्षण गर्ने उहाँहरूको हित भन्न बित्तिकै सत्य स्थापना गर्ने कुरा, परिपूर्ण प्राप्त गर्ने कुरा, न्याय प्राप्त गर्ने कुरा र संस्थागत सुधार भएर भविष्यमा यस्तो घटनाहरू नदोहोरिने कुराको सुनिश्चितता अब स्थापना हुने संकलनकालीन न्याय संरचनाले गर्न सक्छ कि सक्दैन भन्ने कुरा हेरेर त्यसमा के संशोधन र के परिमार्जन आवश्यक छ भन्ने कुराको लबी गर्नुपर्छ, राजनीतिक दलहरूलाई भेट्नुपर्छ, उनीहरूलाई यो कुरा सम्झाउनुपर्छ कि यसमा यति कुरा तपाईँहरू राख्नुहोस् भनेर, सभासदहरूलाई भेट्नुपर्छ, सभासदहरूलाई पनि भन्नुपर्छ यसमा यति कुराहरू रहनुपर्छ भनेर, त्यो गरिसकेपछि एक खालको चाहिँ पोलिटिकल पार्टीका मान्छेहरू भिक्टिमहरू अनि त्यसपछि आएर नागरिक समाजका मान्छेहरू सकेसम्म एउटै थलोमा बसेर कस्तो खालको संकलनकालीन न्याय संरचना वास्तवमा नेपालको लागि आवश्यक छ भन्ने कुरामा सकेसम्म एकमत बनाएर यसलाई लिएर जानुपर्छ ताकि भोलि कानून बनिसकेपछि पनि आयोग गठन भएपछि पनि यसले काम गर्न सकोस्। कानून बन्ने आयोग गठन हुन नसक्ने वा आयोग गठन हुने अनि त्यसले काम गर्न नसक्ने खालको यदि स्थिति आइदियो भने यो फेरि दुर्भाग्यपूर्ण हुनेछ। दिनेश त्रिपाठीजी, अब यो प्रक्रियाबाट आएको यसरी गठन गरिने संक्रमणकालीन न्यायका संयन्त्रलाई चाहिँ संसद बाहिर भएको नेकपा माओवादीले कसरी त्यसलाई स्वीकार गर्न सक्छ जो चाहिँ अहिले सरकारले गरेका र अहिले यो संविधान सभाले गरेका सबै कुरालाई हामी मान्न तयार छैनौँ भनिरहेको छ? युद्धको एउटा पक्ष त त्यो पनि हो नि। यो गम्भीर प्रश्न हो। वास्तवमा के छ नि, अहिले हाउसमा रहेका जुन राजनीतिक दलहरू छन्, सरकारमा रहेका राजनीतिक दलहरू छन्, इभन सरकारले पनि त्यो एउटा युद्धको एउटा पक्षकार हो। उसँग एउटा कसरी अब नेगोसिएट गर्ने, कसरी विश्वासमा लिने भन्ने कुरामा चाहिँ के छ नि, मलाई लाग्छ चासो देखाउनु पर्दछ, त्यो चाहिँ तदारुकता देखाइनुपर्छ जस्तो मलाई लाग्छ। किनभने एउटा पक्ष त्यो पनि हो द्वन्द्वको, त्यसकारण उसको कहीँ न कहीँ उसको कन्सल्टेसन भएकै हुनुपर्छ, कन्सल्टेसन गरिनु पर्दछ। र हाउस किनभने यो संक्रमणकालीन न्यायका जुन संयन्त्रहरू हुन् ती त्यो भनेको चाहिँ के छ भने मुलुकलाई एउटा स्थायी शान्तिमा रूपान्तरित गर्ने एउटा प्रक्रिया हो। यदि यो प्रक्रिया यदि डिरेल भयो भने मुलुक फेरि अर्को द्वन्द्वमा जान सक्छ, खतरनाक परिस्थिति एउटा हुन सक्छ। त्यसकारण के छ भने यो अरू सामान्य अरू कानूनहरू जस्तो होइन, वास्तवमा के छ भने यो एक त संविधानद्वारा र विशिष्ट शान्ति सम्झौताले प्रतिज्ञा गरेको एउटा आधारभूत एउटा संयन्त्र हो। यसले एउटा निष्कर्षसम्म पुग्नै पर्छ यो प्रक्रिया। अदालतले के पनि भन्यो, जस्तो बेपत्ता जस्तो अपराधलाई नेपालमा अपराधीकरण गरिएको छैन, क्रिमिनलाइज गरिएको छैन। बेपत्ता सम्बन्धी छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको विधेयकको छलफल पछि साझा नेपालको भाग 233 हामीले नेपालको आर्थिक विकासका लागि संविधान सभा र व्यवस्थापिका संसदले के काम गर्नु पर्दछ भन्ने बारेमा छलफल गरेका थियौँ। अब आर्थिक सामाजिक सांस्कृतिक विकास नगरीकन, त्यसमध्ये पनि सबै थोकको विकासको जग आर्थिक विकास भएको हुनाले नगरीकन हामीसँग भएको छरिएको पुँजी श्रम सिप क्षमता अनुभवलाई परिचालन गरेर जमिन जंगल जल जडीबुटी र खनिज पदार्थलाई अधिकतम सदुपयोग गरेर अगाडि बढ्नु पर्दछ। र हामीले चाहिँ 45 सिमेन्ट उद्योग भन्छौँ, त्यसमध्ये 36 सिमेन्ट उद्योग चाहिँ इन्डियाबाट क्लिङ्कर ल्याएर घट्ट मात्रै पिन्दिन्छन् यहाँ होइन, जबकि हामीसँग भनेको चाहिँ 57% क्याल्सियम ग्रेड भएको चाहिँ लाइम स्टोन भनेको मेची महाकाली सबै पहाडमा पाइन्छन्। ग्रेन्युल ल्याएर यहाँ पिन्दी मात्रै भएको नेपाली उद्योग भन्नु मिल्दैन, किन त्यसले धुलो मात्रै नेपालले पाउँछ, अर्थ केही पाउँदैन। अहिले 77 देशमा चाहिँ नेपाली श्रमिकहरू काम गर्न गएका छन्। 54 लाख परिवार भएको देशमा अब यहाँ चाहिँ 30 लाख भन्दा बढ्ता युवाहरू विदेशमा छन्। युवाको जनशक्ति खोज्दा पाइँदैन भने यो स्थितिलाई रोक्नको निम्ति चाहिँ अब जानुपर्छ भन्ने संकेत अथवा भावना हरेक क्षेत्रमा विकास हुँदै गरेको हुनाले संसदभित्र पनि विकास भएको छ, संविधान सभाभित्र पनि विकास भएको छ। त्यसले गर्दाखेरि चाहिँ आशाका किरणहरू देखिएका छन्। अब हामी कति अगाडि बढाउन सक्छौँ तपाईँ हामी सबैको प्रयास, हरेक नागरिकले पनि त्यसलाई जोड दिनु पर्दछ र विकासको निम्ति योगदान गर्नेहरूलाई कदर गर्नु पनि पर्दछ र चाहिँ विकासका अवरोधकहरूलाई चाहिँ निस्तेज पनि बनाउनु पर्छ। रामारीजी, अब अहिले जुन हाम्रो आर्थिक नीति छ त्यो आर्थिक नीतिमा कतिको परिवर्तन गर्न आवश्यक छ र अहिले भएका अर्थ सम्बन्धी नीति नियमहरूमा चाहिँ अब यो संविधान सभा व्यवस्थापिका संसदले के कुरा परिवर्तन गर्नुपर्छ? वास्तवमा यो आर्थिक नीति चाहिँ अलिक पुरानै भयो, राणा कालदेखि हामी जेलाई पछ्याइराखेका छौँ भनौँ त्यसलाई बिरालो बाँधेर श्राद्ध गर्ने प्रचलन जस्तो त्यस्तै हुन थालेको छ। हामी प्रत्येक कर प्रणालीमा आर्थिक वर्षको एकचोटि ल है भनेर संसदमा बजेट पेश गरेर त्यो त संसारकै चलन हो, पेश गरेर हामी कर प्रणालीको परिवर्तनको बारेमा जान्छौँ। तर हामीले सिन्दु टिका पोतेको मूल्य घटाउँछौँ त्यसको असर कति पर्छ, सारी चोला र अरूको मूल्य बढायौँ भने त्यसको असर कति पर्छ। अब संविधान सभाले संविधान बनाउँदा दिगो आर्थिक विकासका लागि मार्गहरू प्रशस्त गर्नुपर्दछ भन्नेमा सभासदहरूले ख्याल गर्नुपर्दछ। व्यवस्थापिका संसदबाट पनि आर्थिक विकास तीव्र गरेर अहिले भएका कानूनहरूको संशोधन गर्नुपर्दछ र नयाँ नयाँ कानून पनि ल्याउन सक्नुपर्दछ। सरकारले अहिले तीन खम्बे अर्थनीति भनेर सरकार निजी क्षेत्र र सहकारी मार्फत आर्थिक विकास गर्ने लक्ष्य लिएको छ, तर व्यवहारिक रूपमा त्यो नाराले सार्थकता पाउन सकिराखेको छैन। आर्थिक विकासको छलफलपछि कार्यक्रम साझा नेपालको भाग 234 हामीले द्वन्द पीडितहरूले न्याय पाउनका लागि युद्धकालीन मुद्दालाई कसरी टुङ्ग्याउने र समाजमा शान्ति र एकता कायम गर्ने भन्ने बारेमा छलफल गरेका थियौँ। छलफलमा अधिवक्ता रमण श्रेष्ठ र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मध्यमाञ्चल संयोजक कृष्ण गौतम सहभागी हुनुहुन्थ्यो। कृष्ण प्रसाद अधिकारी युद्धसँग संलग्न भएको व्यक्ति थिएन, त्यसले गर्दाखेरि यो युद्धको अवधिमा भएको भए पनि युद्धको क्रममा चाहिँ होइन, त्यसले गर्दाखेरि यो चाहिँ अहिलेको फौजदारी न्याय प्रणाली अन्तर्गत पनि यसलाई हेर्न सकिन्छ। तर यदि त्यसभित्र पर्ने नै रहेछ भने पनि पछि यो जुन टिआरसी गठन हुनेछ त्यसले पनि त्यतातिर त्यसलाई तानेर चाहिँ आफ्नो क्षेत्राधिकार विरुद्ध तानेर त्यसलाई हेर्न सकिन्छ। डलरले अथवा कसैले गरे हो जस्तो मलाई लाग्दैन। युद्धमा बन्दुक बोक्ने मान्छे मात्रै युद्धमा लागे हुन्छ कि त्यसमा चामल बोक्ने मान्छे पनि युद्धमा लागे हुन्छ, अथवा त्यो युद्धमा लागेका मान्छेहरूलाई चाहिँ जस्तो भन्नुहोस् न तपाईँले टेलिफोन चलाएको होला, संचार चाहिँ पुर्याउने काम गरे होला, यी कुराहरू पनि युद्धभित्र पर्छन्। त्यसैले एउटा कुरो के हो भने युद्धको परिभाषा गर्दा, युद्धमा समावेश भएको कुराको परिभाषा गर्दा कसरी हेर्ने भन्ने दृष्टिकोण हो। वास्तवमा चाहिँ एउटा सत्य बाहिरबाट हेर्दा त्यस्तो देखिन सक्छ, तर युद्धको समग्र युद्ध भने के हो भनेर बुझ्नु पर्यो। त्यहाँ चामल बोक्ने मान्छे पनि हुन्छन्, त्यहाँ मादल नाचगान गर्ने मान्छे पनि हुन्छन्, त्यहाँ चाहिँ संसार पुर्याउने मान्छे पनि हुन्छन्, होइन, त्यहाँ चाहिँ एउटा सैद्धान्तिक अध्ययन गर्ने, सबैले त हतियार त बोक्दैन। अहिले तपाईँ भन्नुहोस् न, नेपाली सेना 1,00,000 कति छ, सबैसँग हतियार छ। अहिले नेपालमा चाहिँ पुलिस 60,000-65,000 छ, सबैसँग हतियार छ। अनि अहिले चाहिँ सशस्त्र प्रहरी चाहिँ अहिले 40,000-45,000 छ, सबैसँग हतियार छ, सबैसँग त छैन, 2-3 एउटा हतियार पर्छ। अनि त्यसबाट त त्यो हतियार नभए मान्छेहरू चाहिँ युद्धमा संलग्न थिएनन्, तिमी त सेना पनि युद्धमा संलग्न थिएनन् भनेर भन्नुपर्ने हुन्छ, त्यस्तो होइन। त्यसैले चाहिँ यो युद्धको परिभाषा गर्दा, युद्धमा संलग्न भएको कुरो गर्दा, युद्धमा चाहिँ को संलग्न थियो को संलग्न थिएन भनेर भन्दा, जस्तो भन्नुहोस् एउटा चाहिँ विद्रोही पक्ष चाहिँ हिँडिरहेको थियो, त्यहाँ चाहिँ अब यहाँबाट हिँड्दैछ भनेर कसैले चाहिँ सेनालाई गएर मेसेज दियो, त्यो युद्धमा संलग्न भयो कि नभए, त्यसलाई तपाईँले कसरी व्याख्या गर्नुहुन्छ। त्यसैले युद्धमा संलग्न भएको भन्ने कुरो खालि हतियार बोक्दा मात्रै संलग्न भए हुन्छ भनेर जो जुन एउटा चाहिँ एब्सोल्युट भनौँ न, जुन एउटा चाहिँ निरपेक्ष कुरो गरिराखेका छन्, त्यसले समस्यालाई समाधान गर्दैन। अहिले भनौँ न, हिजो राजाको शासनको बेलामा चुनावै भएको थियो नि त, चुनावको विरुद्ध पनि त आन्दोलन गर्नु परेको थियो नि, चुनावको विरुद्ध पनि त गर्नु परेको थियो नि, किन गर्नु पर्यो। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विधेयक संसदमा पेश भएको छ। धेरै ढिलो गरेर भए पनि बल्ल बल्ल संसदमा पुगेको विधेयक आम माफी दिने उद्देश्यले आएको भनेर त्यसको विरोध पनि भइरहेको छ। मस्यौदामा आम माफी दिने भन्ने कुरा उल्लेख छैन भनेर मस्यौदा तयार गर्नेहरूले र एकीकृत माओवादीले बताइरहेको छ। संसदबाट सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विधेयक पास भएर आयोग जति चाँडो निर्माण भयो त्यति चाँडो पीडितहरूले न्याय पाउने छन् भने युद्धका मुद्दाहरू अहिले जस्तो बेला बेलामा बल्झने छैन। यस्तै छलफल र विचारको निष्कर्ष सहित हामीले साझा नेपालको 235 भागहरू सुनिसकेका छौँ। आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ घट्ट पसल चौतारो हाट बजार मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्तसँगको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ र हाम्रो एकता पहिचान समावेशी र सामाजिक रूपान्तरणमा सहयोग गर्नुहुनेछ। साझा नेपाल सुनेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना हो sajanepal@akurap.org.np अथवा तपाईँले सुनिरहनु भएको रेडियोमा पनि चिठी पठाउन सक्नुहुनेछ। हवस् त, आउँदो साता आजकै समयमा फेरि रेडियो कार्यक्रम साझा नेपाल लिएर उपस्थित हुनेछौँ।